नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, आपराधिक कार्यमा पुनः सक्रिय हुन लागेको आरोप लगाउँदै चितवन प्रहरीले 21 जना युवालाई हिजो बेलुका भरतपुरका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघका केन्द्रीय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर उपाध्यक्ष परमेश राई लगायत रहेका छन्। प्रहरी प्रवक्ता डीएसपी संजय राहुतले चमेरो र कमिला समूहका युवाहरूलाई पक्राउ गरिएको बताउनुभयो। चमेरा र कमिला समूहको नाममा विभिन्न आपराधिक क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उनीहरूलाई पक्राउ गरिएको राउतको भनाइ छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको र दोषी देखे सार्वजनिक मुद्दा चलाउने प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको सुनबलमा आज बिहान भएको सवारी दुर्घटनामा 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। बिहान 9 बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको LU 1 3019 नम्बरको ट्रक आफै अनियन्त्रित भई मोटरसाइकल र साइकललाई ठक्कर दिँदा साइकलमा सवार मनहरी गाविस झावा 4 निवासी 35 वर्षका मनोज चौधरीको ज्यान गएको हो। ट्रकले LU 11 P 7414 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते भएका छन्। दुर्घटनामा रूपन्देही देवदह शीतलनगरका 42 वर्षका पदम सुवेदी र सोही ठाउँका 46 वर्षका मुक्ति प्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनबलले जानकारी दिएको छ। एमाले संसदीय दलको बैठक बस्दैछ। अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा, संसदीय दलका नेता केपी ओली उपचारको लागि थाइल्यान्ड र वरिष्ठ नेता माधव कुमार नेपाल बिरामी भएर राजधानीको वीर अस्पतालमा भर्ना भएको बेला संसदीय दलको बैठक बस्न लागेको हो। अहिले केही बेरपछि बस्ने बैठकमा आगामी बजेटका विषयमा छलफल हुनेछ। कङ्ग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल एमालेका कतिपय सभासदको कुरा अर्थमन्त्री डाक्टर रामचरण महतले नसुनेपछि रुष्ट भएका एमाले सभासदहरूले आजको बैठकमा चर्को असन्तुष्टि व्यक्त गर्ने बताइएको छ। वैदेशिक रोजगारीमा जानका लागि आजदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरिएको छ। अब एमआरपी भएकाहरूले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउनेछन्। वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कुमार कार्कीका अनुसार आजदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउनेछन्। जेठ 1 गते अघि नै भिसा आइसकेकाले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपि सहित निवेदन दिएमा मात्र हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिने विभागले जनाएको छ। विक्रम सम्बत 2072 मङ्सिरदेखि हवाई यात्राका लागि विश्वभर अनिवार्य रूपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर श्रम स्वीकृतिका लागि एमआरपी अनिवार्य गर्न लागेको सरकारले बताएको छ। टर्कीको कोइलाखानीमा भएको विस्फोटमा परि मृत हुनेको संख्या 274 पुगेको छ। टर्कीका प्रधानमन्त्री रेजेप ताई आर्दोआनका अनुसार 100 भन्दा बढी मजदुरहरू अझै बेपत्ता रहेका छन्। उद्धार कर्मीहरूले लगातार रूपमा पाइप मार्फत अक्सिजन पुर्याइरहेका छन्। घटनापछि टर्कीका मुख्य विपक्षी पार्टी रिपब्लिकन पिपुल्स पार्टीले यस घटनाको जिम्मेवार सरकार लिनुपर्ने बताएका छन्। साथै संयौंको संख्यामा मानिसहरूले त्यस कोइलाखानी कम्पनी अगाडि शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले सरकारले राजीनामा दिनुपर्ने माग गरेका छन्। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल हुँदैछ। बेलुका 7:30 बजेपछि हुने आजको खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको पुछारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको राजस्थान 12 अङ्क रहेको छ भने समान खेल खेलेको दिल्लीको 4 अङ्क छ। राजस्थान आजको खेलमा विजय हुँदै तेस्रो स्थानमा यथावत रहन खोज्दा दिल्लीले राजस्थानलाई रोक्ने प्रयासमा हुनेछ। यसअघि गैराती भएको खेलमा मुम्बई इन्डियन्सलाई 6 विकेटले पराजित गरेको कोलकाता नाइट राइडर्स अङ्क तालिकाको 4 स्थानमा छ। अवस्थ बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा